रिसाई बस्छौ तिमी, अब न रिसाई देऊ न, हम सरी पनि भन्ने, अब मुस्कुराई देऊ न, देख्न सक्दिन तिम्रो आँखामा यो आँसु, तिमी दुखी हुँदा माया कसरी म हाँसु, यादमा तिमी छेउ, यो सासमा तिमी छेउ, बुझन तिमी मलाई, बाँच्न कहाँ सक्छु र भुलेर तिमीलाई, देख्न सक्दिन तिम्रो आँखामा यो आँसु, तिमी दुखी हुँदा माया कसरी म हाँसु, मैले माने पनि सके, सुन न तिमी मलाई, हाँस्न कहाँ सक्छु र रुवाई म तिमीलाई, देख्न सक्दिन तिम्रो आँखामा यो आँसु,